www.attableek.com, The Reviver of Iman. أعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا مولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وأزواجه وذرياته وسلم تسليما كثيرا. قال النبي صلى الله عليه وسلم إنما الأعمال بالنيات وإنما لكل امرئ ما نوى أو كما قال الشاعر. الحمد لله ہم سب کے لیے سعادت کی بات ہے کہ ایک دینی نظام کے افتتاح کے لیے حاضر ہوئے ہیں. ہمارے لیے بھی خوش نصیبی ہے اور جو حضرات بھی اس نیت سے آئے ہیں ہم سب کے لیے نصیبی ہے بلکہ سارے بہار کے لیے خوش نصیبی ہے. یہ سلسلہ جاری ہو رہا ہے. اللہ تعالی ہم سب لوگوں کو یہ ہمت بھی دے, قوت بھی دے, توفیق بھی دے کہ ہم اس کو نبھا سکیں. اب تک میں زیادہ نہیں بولتا تھا اسی لیے ایک دفعہ آپ نے کہا بھی تھا لیکن میں سوچا کیا ہم جب آپ آئیں گے کچھ نہیں کریں گے تب اس کا انتظار کیا ہے. اللہ تعالیٰ جس کام کی افتتاح کرا دے اس کا ثواب بھی ملے گا اور انشاءاللہ العظیم اپنے اتنے حضرات علماء ہیں اس کو جاری رکھنے کی بھی کوشش کریں گے. نہ اس کا انحصار میرے پر ہے, نہ میری اولاد پر ہے, نہ ہماری مدرسے پر ہے. میں علماء پر اس کا دار و مدار ہوں. علماء جب یہ چیز جاری ہو رہی ہے چاہے خاصی جگہ ہو لیکن اس کو بھی باقی رکھنے کی کوشش کرنا چاہیے. اللہ تعالیٰ جب تک میں رہوں قوت رہے, مجھے بھی آنے کی اللہ توفیق دے. ہمارے لڑکے ہیں محمود, ان سے بھی کہا میں نے کہ تم کو بھی جاری رکھنے کی کوشش کرنا چاہیے. ماشاء اللہ عبداللہ عبید اللہ بھی کوشاں ہیں. یہ تمام علماء اسی لیے آئے ہیں, ہمارے بھتیجے بھی آئے ہیں, ماں مسود کا بھی آیا ہے تاکہ اس مبارک مجلس میں شریک ہو جائے اور دعا بھی کریں. اللہ تعالیٰ ہم سب کو اس کی توفیق فرمائے. ابتدائی بات اسی مناسبت سے میں نے حدیث کے شروع کے الفاظ کی تلاوت کیا ہے. ہمارے بڑے جتنے ہیں عموماً بخاری ہو, مشکات ہو اور بھی کتابیں اسی حدیث سے انہوں نے شروع کیا کیونکہ یہ حدیث نہایت محترم بشان ہے. گویا کہ دین کا سروس یا سروس ہی اس کو بنایا گیا ہے انما الاعمال بالنیات کو. بہت بڑی حدیث ہے, علماء اس پر بہت بحث کرتے ہیں. مجھے یاد آیا حضرت مولانا شاہ رسول اللہ صاحب رحمۃ اللہ علیہ ایک زمانے میں تین دن کے لیے مئو نام بھنجن جاتے تھے. وہاں ہم وہاں سے آدمی بھی جاتے تھے مفتاح العلوم میں باقاعدہ. اب خود معلوم تین دن تک باقاعدہ یہاں سے جاتے تھے مئو نام بھنجن. اور مولانا حبیب الرحمان صاحب کا مدرسہ جو مفتاح العلوم ہے اس میں بیان ہوتا تھا, لوگ جمع ہوتے تھے. تو حضرت برابر اسی حدیث میں بیان کرتے تھے. جہاں تک اس حدیث کے بیان کو لوگوں نے جمع کیا تو ایک جلد پوری جو ہے اسی پر ہے. معارف مسلمہ جو کتاب ہے وہ اسی حدیث پر ہے. حضرت مولانا عبداللہ کافودی جو بہت مشہور عالم ہے گجرات کے, انہوں نے جب کتاب دیکھا اس کو, ان کا لکھا بھی ہے اس پر, تو بہت خوش ہوئے. کہا کہ یہ اتنی بڑا نیت تو ہم نے کبھی دیکھی نہیں تھی. شاہ رسول اللہ صاحب نے نیت کا جو کیا ایک پوری دن بھر تو جاری کرتے رہتے. نیت کا مطلب یہ ہے کہ نیت ایک اچھی بھی ہوتی ہے ایک بری بھی ہوتی ہے. جو اچھی نیت ہو اسی کو اخلاص کہتے ہیں, اسی کو اخلاص کہتے ہیں. حضرت ماں زبردست صاحب جو زبردست ناظم تھے تھانہ مول خانقاہ تھانہ مول کے, وہ فتح پور میں گئے تو حضرت ماں شاہ رسول اللہ صلی اللہ علیہ وسلم برابر اخلاقی پر بیان فرماتے تھے. انہوں نے ہم سے خود کہا بہت معتبر, انہی کے رجوع کر ہونے اور کرنے کی وجہ سے زیادہ حضرت تھانے کے بعد ماں شاہ رسول اللہ صلی اللہ علیہ وسلم رجوع لے دو آدمی تھا, یا تو مولا محمد عیسیٰ صاحب رحمانی تھا, پھر ان کے بعد زیادہ وہی لوگ سب حضرت ماں شاہ رسول اللہ صلی اللہ علیہ وسلم رجوع ہو گئے. تو وہ یہ کہہ رہے تھے کہ بھائی ہم نے شروع سے مولانا سے اخلاصی پر سنا اور آج بھی وہی بات, 20 سال ہو گئے, 25 سال, 50 سال ہو گیا, لیکن بات وہی ہے اخلاص. اللہ تعالیٰ نے اس حدیث کو بہت قبولیت عطا فرمائی, چاہے بخاری ہوں چاہے صحابہ مشکات ہوں, سبھی لوگ علماء و مشائخ سبھی اسی کو بیان فرماتے رہتے ہیں, کیونکہ نیت تو بنیادی چیز ہے, نیت بنیادی چیز ہے. جب یہ چیز درست ہوگی آگے انشاءاللہ العزیز آسانیاں پیدا ہوگی, اور جب نیت ہی نہیں پھر جہاں ہے وہاں رہ جاتا ہے. کل ہم لوگوں کے پاس اتنی وقت ہو رہی تھی, مولانا سے پوچھا کہ مسجد میں جانے کی نیت کیا ہونی چاہیے, ہے کڑی کی بات ہے نا. ہم نے کہا بہت نیت کی بات ہے, مدارس میں دیکھیے بہت لکھا ہے, پتا نہیں دیکھ لیجیے گا اس کو, مدارس روم میں نیت ہی حدیث کے تحت ہماری کتنی نیت ہے, مسجد میں جاؤ تو کتنی نیت سے جاؤ, کتنی کیسی تو کیسی ہے ہی ہے, کتنی بھی ہے نیت جا کے, ایک تو حدیث پابند ہے, دوسرے کہ وہاں نماز پڑھیں گے, تیسرے بھائی کے موقع میں جائے تلاوت کریں گے, چوتھی یہ کہ کوئی واد ہوتا ہوگا تو اس واد کو سنیں گے, پانچویں یہ کہ کوئی مسافر ہوگا تو مسائل کی خبر کی ہی کریں گے, ہے کہ نہیں, کوئی اعلان کرنا ہو تیرا, ایسے بہت ہے. اس وقت مجھے یاد نہیں آئی انہوں نے برکت سے بیان کر دیا, کبھی بیان کر سکا تھا میں, آپ لوگوں کو برکت بہت ہے بھائی, میرے دل میں آ رہا تھا کہ بیان نہیں کر پا رہا تھا کوئی, ارے مسجد میں آنے پوری مظاہر روم میں اس کو لکھا ہے, جس کا کس طرح ہے کیا ہے مظاہر حق, بہت بڑا نیت بہت اہم چیز ہے. اللہ تعالیٰ ہم سب لوگوں کی نیتوں میں خیر عطا فرمایا, اس سے عطا فرمایا, نیت میں بڑی برکت ہے, نیت میں بڑی برکت ہے. دیکھتے ہیں کہ اگر عادیات میں سے کوئی چیز عادی نہیں کھا رہے پی رہے, عادی چیز ہے, یہ شرعی چیز نہیں ہے, عادیات اس کو کہتے ہیں, لیکن نیت کے ذریعے سے آپ اس کو عبادات بنا دیتے ہیں. کھانا کھایا اس لیے کہ اللہ کی عبادت کریں گے, اس سے قوت عبادت, کھانا کھایا تو جسے نماز کا جو حکم ہے وہی کھانے کا حکم ہو جائے گا. فرماتے ہیں حضرت بہت بڑے عالم ہیں, وہ کہتے ہیں حضرت مار احتسب نومتی کما احتسب قومتی, یہ بہت مشہور ماں شاہ رسول اللہ صاحب بہت سناتے تھے, دیکھا کافی ہوتا ہے, احتسب نومتی کما احتسب قومتی, میں اپنے تہجد کی نماز کو تہجد کی نماز کی طرح اپنے سونے کو بھی سمجھتا ہوں, سوتا ہوں اچھی نیت سے تو مجھ کو ویسی بھی ثواب ملے گا جیسے تہجد کو پڑھتا ہوں, بہت مشہور ہے. احتسب نومتی کما احتیاط کر رہے ایک لفظ یاد کر لیں, احتسب نومتی کما احتسب قومتی, اتنی مرتبہ سنتا رہا ہوں میں, یاد تھوڑی کیا سب یاد ہے اللہ نے سوئے, کبھی یاد کر کے دیکھا کوئی, لیکن اتنی مرتبہ حضرت سے چیزوں کو سنا میں نے, آپ نے بھی کتنی مرتبہ سنا لیکن شاید ہی یاد ہو, آتسے وہ نومتی کما آتسے وہ قومتی, میں اپنے سونے کو بھی عبادت سمجھتا ہوں جیسے تہجد کی نماز کی عبادت سمجھتا ہوں, کھانا ہے کھانا آپ اس لیے بسم اللہ الرحمن الرحیم, اللہ تعالیٰ اس سے ہم کو قوت دے تاکہ ہم اللہ کی عبادت کر سکیں, بڑی بات ہے قوت اس لیے ہے تاکہ اللہ کی ہم عبادت کر سکیں. تقویل عبادت بہت بڑی چیز ہے, عبادت لفظ تقویل عبادت یہ بہت بڑی چیز ہے, اللہ تعالیٰ ہم سب لوگوں کو اپنی نیتوں کو درست کرنے کی توفیق دے, نیت اگر اچھی ہے تو سب کچھ ہے. مجھے یاد آتا ہے آپ لوگ بھی سمجھ جائیں گے کہ مٹی کیا ہے, طاہر ہے, مٹی پاک ہوتی ہے, سب مٹی نہیں جسے تیمم کرتے ہو تب مٹی کیا ہے پاک ہوتی ہے, دیکھا اگر لوہی سے مل لیے تو وضو ہوگا تیمم ہوگا نہیں, آپ نیت کیجیے کہ میں تیمم سے یہ ہاتھ مار رہا ہوں اس پر مس کر رہا ہوں تو وضو کا درجہ ہو جائے گا نہیں, مٹی طاہر تو ہے, یہ نیت کو ایسے متحر ہو جاتی ہے, इस मिट्टी का हुक्म क्या होता है, पानी का हो गया। वजूद होता है किसी पानी से, ये कोई फर्क नहीं है। अगर जरूरत आपको है तो तैमूम कीजिए, जो सवाब आपको वजू का से मिलेगा वही गुसल का सवाब मिलेगा, और वही इस मिट्टी से करने से मिलेगा। इसमें आपका नियत के अंदर बहुत है, नियत से गोया कि एक ताहिर चीज को क्या किया है, मुतहिर कर दिया, पानी का दर्जा दे दिया। जो वजू का जो सवाब, गुसल का पानी जो था वही मिट्टी का सवाब हो गया। एक बहुत बड़े आलिम थे देवबंद के, उनको बहुत बुखार आ रहा था, अच्छे नहीं होते थे, लेकिन वो वजू जरूर करते थे वजू। एक बहुत गरीब बयान किया था मैंने, एक आलिम गए बहुत बड़े, उनसे भी बड़े रहे होंगे, कहा अच्छा बताओ तुम तैमूम क्यों नहीं करते। कहा दस बस मैं जी नहीं भरता, तुमने लिखा होगा। कहा अपने अपनी ईमान की खबर लो, क्या तुम तैमूम को तहारत नाकसा तो नहीं समझते, अगर समझते होती तो मत करो। तब वो समझ गया कि भाई हम तो तैमूम को अल्लाह ताला जब कह रहे हैं मुताहिर है, फिर हम कौन होते हैं उसको मुताहिर न समझे। जब बुखार आ रहा है उलमा अतिबा कह रहे हैं, इस तरह पर नियत की वजह से अल्लाह ताला ने मिट्टी को भी क्या कर दिया, मुताहिर बना दिया, पानी का हुक्म दे दिया। तो नियत है, खाना आप खा रहे हैं नियत किया तकबील इबादत, आप मस्जिद आ रहे हैं नियत क्या, हम ये नियत करेंगे, हमारा रूम पूरा लिखा हुआ देख लीजिए, मैंने कहा करते देखिए, मस्जिद में आए इसलिए मस्जिद में आए, इसका सवाब, मस्जिद के चलने का भी सवाब। हुजूर ने फरमाया कि जितने अकदाम होंगे उतनी ज्यादा, और कोई इसलिए नियत करता है रहता है ताकि हम ज्यादा यहाँ जमात ही नमाज पढ़ेंगे, ये भी एक नियत है। करीब होने में भी एक नियत है और दूर होने में भी नियत है, सब में सवाब ही सवाब है। ये वो दीन है कि सब ठीक ही ठीक है, अल्लाह ताला का शुक्र है ऐसा दीन हमको दिया है और ऐसी तालीम हमको दिया है कि हमारा कोई वक्त ऐसा नहीं है जो इबादत से और ताअत से खाली हो जाए। आप सो रहे हैं, आप सोने से बढ़कर क्या है, सो रहे हैं लेकिन हजरत माँ साहब ही है कि नहीं, और माँ साहब ही वो कह रहे हैं आता से नौमती कमा आता से वो कौमती, मैं अपने सोने को वैसी ही बात समझता हूँ जैसे ताजुद की नमाज में बात करता हूँ। ये मेरा अपन नियत का बहुत बल, अल्लाह ताला हम सब लोगों की नियत में खुद पैदा फरमाए, इसलिए नियत हो ये अल्लाह ताला का दीन पहुंचे, अल्लाह की तालीमात आम हो, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतें आम हो ताम हो, घर घर में पहुंचे। ये सब इसीलिए तो होता है कि ज्यादा ज्यादा आदमियों को पहुंचे। इसी तरीके से हमको और आपको इसी कोशिश करना है कि सुन्नतों को आम किया जाए। हमारे हजरत माँ बहन है सब कहते हैं कि कैसे आम होगा, कहा मेहनत करो, कहा कानूनी बनती है, हसाम नहीं है कानूनी, कल मुझे नहीं याद आ रहा था, कानूनी बनती है न उसमें पानी रहता है ना और न रोशनी रहती, ये मौलाना जुमरा है, कोई कानूनी बनती, कानूनी कहते हैं ना हम लोग भी, कहा कानूनी बनती है तो न उसमें रोशनी रहती है न उसमें पानी रहता है, क्या होता है कोशिश की जाती है, कोशिश की जाती है तो पानी भी आता है बिजली भी आ जाती है। ये मौलाना का बंधु है महाबरा होता, कोशिश किया बनाया आपने, लेकिन उसके लिए मुस्तकिल मेहनत की जरूरत है। जिसे ईंट पत्थर का इंतजाम किया आपने कर लिया तो बगैर इसके कुछ बिजली घर गए काम नहीं चलेगा, बगैर पानी वालों के जाने काम नहीं चलेगा, उसे कोशिश करनी होगी। कोशिश करेंगे तो कोशिश करते हैं तो बत्ती भी आती है पानी भी आ जाता है। इस बिना पर सुन्नत के बाजार को भी अगर कोशिश करेंगे कि जारी हो और इशात हो तो फिर इस पर उतर देते, आप कोशिश कीजिए इन कालीनियों को जब रोशन कर सकते हैं और शादाब बना सकते हैं तो इस सुन्नत के बाजार को भी आपको रोशन करना है। अल्लाह ताला हम सबको इसकी तौफीक दे, सुन्नत का रवाज हो, सुन्नत का चर्चा हो, हदीसें इसी बिना पर जहाँ एक मिनट का मदरसा दो मिनट ऐसे होता था नहीं, भाई हम इतने छोड़ रहे थे कि उसको इधर दीजिए हम लोग भी जारी करें उसको, वहाँ बराबर साहब ने जो जारी किया हमारे यहाँ एक मिनट का मदरसा, चाहे एक सुन्नत बयान करेंगे एक गुनाह बयान करेंगे है कि जैसे ही है जब एक सुन्नत बयान करेंगे एक फर्ज बयान करेंगे एक बार, ताकि ये इस तरीके से जारी, उन्होंने जारी किया मौलाना ने, अब है जारी नहीं मैं ही कर सकता वहाँ क्या है, اللہ تعالیٰ ہوگا میرا خیر جو ہوگا ضرور. اس وجہ سے ہم لوگ جو ہیں ان سنتوں کے اشاعت کرنی ہے. سب سے بڑا کام یہی ہے مجھ سے سنت کا بازار گرم ہو روشن ہو. اللہ ہم سب کو توفیق دے. نماز کیسے پڑھی جائے, تلاوت کیسے جائے, مصافحہ کیسے کی جائے. مولانا تو بہت زیادہ السلام علیکم لوگ اچھا سر صاحب علیکم اسے کہہ دیتے ہیں. مولانا بولنا کیسے کرتے تھے کہیے السلام علیکم کہیے, کہتے تھے نہیں السلام علیکم کہیے. مصافحہ کیسے پورے ہاتھ سے کیجیے, یہ سب سنت ہے. کھانا کیسے بسم اللہ رکھو زور سے کہتے تھے بسم اللہ لا برکت اللہ, تاکہ ہم لوگوں کو عادت ہے, کسی چھوٹے کی بھی عادت رہتی ہے تاکہ یاد رہ جائے. تو کھانے پینے کی سنتوں کو بہت رواج دیا ہے. کوئی مدینہ منورہ میں ہم لوگ گئے ایک جگہ تمہارا رنگ ہے بہت ادھر دسترخوان میں سے جاری رہتا تھا, تو دسترخوان اٹھانے کی بھی ایک دعا ہے. تمام رنگ ہے سب کہتے تھے کہ پڑا جائے گا کہاں وہ لکھنؤ والا کھانے ملتا ہے, مشہور تھا کہ لکھنؤ والا کھانا وہاں ملتا ہے کہا, لیکن اس دسترخوان کو اٹھانے والی دعا پڑھنے کا موقع ہی نہیں ملتا. چوبیس گھنٹے ایسے مہمان رہتے ہیں دسترخوان اٹھے گا تو وہ پڑھیں گے. منا ہنسی سے کہتے تھے ان کا وہ دسترخوان ہے کہ دسترخوان اٹھانے والی جو ہے اس کا موقع ہی ملتا اگر جاری رہتا ہے. تو وہ کہتے تھے, یہ تو مولانا کی بات ہے, وہ کہتے بھائی عرب آئے تھے انہوں نے تعریف کیا, عربوں نے تعریف کیا کہ بہت اچھا ہے یہ سنت کا رواج, سنت کی روش یہ چلانے کی ضرورت ہے. بہت جگہ اچھا ہے کچھ بھی نہیں. اللہ ہم سب کو توفیق دی. ہمارے حضرت ماشاء اللہ صاحب رحمۃ اللہ علیہ اخیر میں بہت کہنے لگے تھے, شروع میں چلا رہے نہیں اخیر میں, کہ بھائی دیکھو سب سے قریب راستہ ہو سنت کا راستہ ہے, اپنے تمام اٹھنے کو بیٹھنے کو سنت کے مطابق کرو تو بہت قریبی راستہ ہے اللہ تک پہنچنے کا. آتا ہے روایتوں میں حضرت ماشاء صاحب ہوگا ماشاء مہربان مہربان بیٹھے ہوئے تھے کل آگے دروازہ تھا بہت مشہور, انہوں نے بایاں پیر رکھا ہے مکان مسجد میں داخل ہونے بایاں پیر, یہی سے ڈانٹ کے کہا کہ اس طرح مسجد میں داخل نہیں ہوا کرتے. ماں صاحب فضل الرحمان صاحب جو یہاں ادھر کے زیادہ ان کے لوگ متوجہ ہیں, ان کے تعلقات بھی رہے ہیں ماں فضل بہت, تو انہوں نے کہا کہ اس طرح مسجد میں داخل نہیں ہو سکتا. اسی طریقے کھانے کی سنت ہے, اٹھنے بیٹھنے کی سنت ہے, ملنے جلنے کی سنت ہے, سونے کی سنت ہے, اٹھنے کے بعد سب کرتا ہوئی طرح نہیں ہے. زبان پر میں الحمد للہ جلدی احمد کئی دفعے میں پڑھتا ہوں الحمد للہ جلدی احیانا بادما اماسنا بین ہندوستان, تمام اس تاریخ کے ہیں جس نے ہم کو مرنے کے بعد زندگی بخشا. احیانا بادما اماسنا النوم اخت الموت, نوم جو ہے موت کی بہن ہے. سو گیا سو گیا, کیا ہوگا پنکھا گرے گا کہ کتا آئے گا کہ سانپ آئے گا کہ بچھو آئے گا کہ بلی آئے گی. اب ہم پاس سے جب اڑ گئے تو دعا نہیں پڑھنا چاہیے الحمد للہ جی. میں تو پڑھتا ہوں بھائی ہمارے ساتھ رہتے ہیں بتاؤں نہیں کئی مرتا الحمد للہ جی احیانا بسم اللہ جی لا دے شروع میں پڑھ لے, ضرور پڑھ لے آیت الکرسی پڑھ لے, اور حدیث کی دعائیں نہ یاد بھی ہوں میں یہ کہتا ہوں بول سر آیت الکرسی پڑھنا تھا لکھا میں کتاب میں لکھا ہے کہ سب سے زیادہ حفاظت کا مادہ آیت الکرسی میں ہے, سب سے زیادہ زور اس کے اندر آیت الکرسی میں. اللہ لا الہ الا هو الحی القیوم لا تأخذه سنة ولا نوم له ما فی السماوات ہے نہیں مجھ سر زوردار. اللہ وہ ہے جو ہماری حفاظت کرتا ہے, وہ ہے جس پر نیند پہ کیا اون بھی نہیں آتی ہماری بات کر رہا ہے. تو کم سے کم آیت الکرسی پڑھ کر دیکھ بسم اللہ آیت الکرسی پڑھ کے دروازہ بند کرو ان شاء اللہ حفاظت رہے گی, ان شاء اللہ مجھے حفاظت. آیت الکرسی بہت بار نماز کے بعد بھی آیت الکرسی پڑھنا ہے جب بھی موقع ملے مجھے, جب بھی موقع ملے بہت سے لوگ پڑھتے ہی ہیں. اللہ تعالیٰ ہم سب کو سونے کی بھی سنت ہو زیادہ. میں دیکھیے میں ادھر بات کرتا رہتا ہوں لیکن پھر میں اس پر میں کہہ دیتا ہوں میں یہ ابھی لیٹا نہیں ہوں تو پورا دھیان نہیں رہتا ہے. میں کہتا ہوں دیکھیے اب میں سونے کے لیے اسے پسند کرتا ہوں نہیں, اب میں کرتا ہوں جہاں تو ہو سکتا ہے سنت کی رعایت करने की कोशिश करता हूँ, बहुत बड़ी चीज है। फरमाते हैं कि इस कौम मिल्लत में तीन किस्म के लोग हैं जिनको अल्लाह ने चुन लिया है, मुस्तफा बनाया है, मुस्तफा बनाया है। एक तो वह है जो जालिम नफ्सी जो गुलाम भी करते हैं, लेकिन उसमें चुने हुए हैं, है तो मोमिन, ईमान की दौलत है तो मोमिन है, इस वजह से वो भी चुने हुए हैं। कितनी बड़ी आयत है, मतलब कितनी उम्मीद वाली आयत है। जालिम नफ्सी मुख्तसिब है कि नहीं रवाज, जालिम है, लेकिन अल्लाह कहता है कि इनको भी हमने चुन लिया है। लिखा उसी किताब में मौलाना जो तकबीर वाली किताब है, कहा कि उम्मत मोहम्मदिया की बड़ाई के लिए अगर तुम देखना हो तो जालिम नफ्सीन को देखो कि अल्लाह ने इनको भी चुन लिया। और बहुत उनका लिखा है, उसको पढ़िए उसको, अल्लाह तआला ने बहुत बार इस उम्मत को के जालिम को यानी जो गुनाह करते हैं उनको भी चुन लिया है, ईमान है इस वजह से चुन लिया है। आमाल कितनी गलत है, ईमान तो सबसे बढ़ के। और एक वो है जो मुक्तसिब है, म्याना रहा है, गुनाह करते हैं तो वह भी कर लेते हैं। तीसरे वो है जो साबिकून है। हजरत आयशा कहती है मैं क्या बतलाऊं, इस दर्जे पर पहुंच ही नहीं गई कि मुझे क्या बता। हजरत आयशा कह रही है, और खुद वो अल्लामा शायानी ने लिखा है कि साबिकून को क्या कहा जाए। अल्हम्दुलिल्लाह अल्लज़ी अहयाना, बाल मामा एक बच्चा भी पढ़ता है और अहलुल्लाह भी पढ़ते हैं, दोनों में जमीन आसमान का फर्क है। दुआ यही है अल्हम्दुलिल्लाह अल्लज़ी अहयाना, ये मिसाल दिया इस मेरा मुझको याद है, अल्हम्दुलिल्लाह अल्लज़ी अहयाना बाद मामातना बैल हिंदुशु। कहा एक बच्चा भी यही पढ़ता है, हर बच्चा भी पढ़िए पढ़ने का, लेकिन बड़े बड़े अहलुल्लाह वलीउल्लाह यही पढ़ते हैं, ये दोनों में जमीन आसमान का फर्क। ये सुन्नत है नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की, अल्लाह ताला इस सुन्नतों पर अमल की तौफीक दे। आलम मागम वही कहते थे कि एक हफ्ता तक सुन्नतों की पाबंदी की जाए तो साबिल इसमत हो जाएगा। एक हफ्ता ही सुन्नत नबी, अल्लाह ताला हम सबको तौफीक दे। अखीर में मौलाना बहुत बात बयान करते ही रहते लोग, अखीर में बहुत ज्यादा इस पर आ गए थे माशाअल्लाह साहब कि बैतुल खला कैसे जाओ, निकलो कैसे, मस्जिद में कैसे जाओ, मस्जिद ये पहले कभी मैंने नहीं सुना था, मतलब साल आया हूँ कभी नहीं। आखिर में एक दो साल इस पर आ गए थे बिल्कुल, राज इसी से शुरू तय होगा और अल्लाह ताला तक पहुँचोगा। बहरहाल ये हम लोगों ने शुरू किया है, बतलदी इसको याद ही कराया जाएगा, बार बार ध्यान भी किया जाएगा ताकि सुन्नत हमारी जिंदगी में आ जाए। अल्लाह ताला हम सबको इसकी तौफीक दे, इसको जारी रखने की भी तौफीक, जिसको कहा जाए वो आए, आप हैं आप हैं आप हैं मौजूदा कर दिया नहीं आएंगे, पता मैं खुद आऊँगा, लेकिन चूंकि मेरी जिंदगी कोई चीज नहीं कि अब क्या हो, इस तरह पर इन लोगों को बार बार जा रहा हूँ। अल्लाह ताला आप लोगों को भी बाकी रखें और इस मस्जिद से भी ताल्लुक रखें, हमारी वो भी मस्जिद है माशाल्लाह, उसके इमाम भी जाते रहते हैं, अल्लाह ताला उनको भी जरा खैर दें, लेकिन वहाँ भी ध्यान करना है, उनको ध्यान करूँगा इंशाल्लाह, मुगल है भी ध्यान करना है। अल्लाह ताला इन सब मसाजिद को आबाद रखे, मुसल्लियों से आबाद रखे, नमाजियों से आबाद रखे, अल्लाह के वलियों से आबाद रखे। अल्लाह ताला हमको और आपको सभी को इस मस्जिद को बनवाया गया है, बस बन गई है, बड़ी मेहनत भी पड़ी है, लेकिन अल्लाह ताला का शुक्र अदा करता हूँ कि ऐसी मस्जिद है कि एक गुजरात के आदमी आए थे मौलाना, उन्होंने मुझसे कहा कि हम लोगों से तासुर भी नहीं था कि यूपी में ऐसी मस्जिद बन जाएगी, वो काम के ही बन जाएगी, ये बिल्कुल नई चीज है, वो हमको गुमान भी नहीं था कि यूपी में ऐसी मस्जिद बनेगी। मेरा नाम नहीं याद आ रहा है, अरे खालिद भाई वो मोहतमिन, मैं मोहतमिन जुगदाउद्दीन जहां हम जाते थे उन्होंने ये बात कही, यही बच कर दी कि वह हमें गुमान भी नहीं था कि ऐसी मस्जिद गुजरातियों में, तो वह हमें गुमान नहीं था। एक बात उन्होंने बहुत पूछा, बहुत चाहते थे, बहुत माना, देख के बहुत खुश हुई, मोहतमिन साहब भी आज इधर से गुजरे थे, जहां आपका होटल होटल था ना उससे पहले फरार था, बताया था उसको हम लोग लेने का इरादा था, लेकिन नहीं लिया, तो मोहतरी साहब दो चार साल बाद आए तो मुझे गुजरे वहां से, मुझे आजी मारा ना आप एक जमीन यहाँ लेने वाले थे, मैंने हाँ नहीं लिया, हमने बारह تعلق ہے یہاں کے انڈیا سے، یہاں کے لوگوں سے اپنا سمجھتا ہوں، اور آپ لوگ محبت ہی میرا اپنا سمجھتا ہوں، آپ لوگ اپنا سمجھتے ہیں، ہم لوگ اپنا سمجھتے ہیں. حضرت مولانا شاہ رسول اللہ صاحب تو اور جگہ گئے بھی نہیں، کبھی نام بھی نہیں آیا، رہے یہاں چار مہینہ رہے، آتے جاتے تھے اپنی جگہ ہے. اس بنا پر اللہ تعالیٰ ہم سب لوگوں کے آنے جانے کو رکھے، اللہ تعالیٰ سب کی توجہ مبذول رکھے، اور سب دین کی طرح متوجہ. سب سے بڑی بات یہ ہے کہ اخلاقیات، معاشرات، ان سب چیز پر توجہ رکھنے لگے. اللہ مجھ کو بھی توفیق دے، آپ حضرات کو بھی، آپ کا دعوانا اور الحمد للہ رب العالمین. اللہ تعالیٰ اللہ صلی اللہ علیہ وسلم وعلى آله وأصحابه وأزواجه وذرياته وسلم تسليما كثيرا كثيرا. اللهم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اللهم آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. اللهم بارك لنا في أسمائنا وأبصارنا وقلوبنا وأزواجنا وذرياتنا وتب علينا إنك أنت التواب الرحيم. ربنا تقبل منا إنك أنت السميع العليم. اللہ تعالیٰ مسجد کو کے علاوہ جتنی مساجد ہیں، جتنے اپنے حضرات کے متعلق ہیں، سبھی کو اللہ تعالیٰ عافیت کے ساتھ رکھے، دین کا ثابت قدم رکھے، اور تمام خواہش سے، تمام مسائل سے اللہ تعالیٰ حفاظت فرمائے. ربنا تقبل منا انك انت السميع العليم. رحمتك يا ارحم الراحمين.